भूकम्प.net महाभूकम्पको कारण तपाईँको घर वा भवन बस्न उपयुक्त छ या छैन, तपाईँको घर या भवन निशुल्क प्राविधिक चेक जाँचको लागि भूकम्प.net लगइन गर्नुहोस् वा एसएमएसबाट चेक जाँचको लागि आफ्नो मोबाइलको मेसेज बक्समा गई बिएच टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना उल्लेख गरी 5455 सेन्ड गर्नुहोस्। भूकम्पबाट हुन सक्ने दुर्घटनालाई समयमा नै जाँचबुझ गराई आफू र आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्। सार्वजनिक हितको लागि जारी सन्देश। रेडियो बन्दीपुर 88.8 मेगाहर्ज।